यस रिडी मेलामा भइरहेको प्रवचनहरूतर्फ म श्रोताको ध्यान आकृष्ट गर्न गइरहेको छु र यति बेला धुमधामसँग यहाँ प्रवचन चलिरहेको छ, भक्तजनहरूको अपार भिड रहेको छ। यस भिडमा यहाँ एकातिर कालीगण्डकी किनारमा स्नान गर्दै हुनुहुन्छ भने कोही चाहिँ यहाँ भजन कीर्तनतिर झुमिरहनु भएको छ। केही क्षण श्रोताको ध्यान आकृष्ट गर्न गइरहेको छु। अन्य कर्मचारीहरू सबै आउनुभएको छ, उहाँलाई अब यहाँ अगाडि हाम्रो स्वागत गर्नको लागि हरिकुमारीज्यू गुल्मीको स्थानीय विकास अधिकारीज्यू आजको अतिथि हुनुहुन्छ। उहाँलाई सबैलाई स्वागत गरेर मञ्चमा आसीन गराउन टिको लगाइदिएर सबैलाई स्वागत। रुकन्या आउँदै हुनुहुन्छ, रुकन्याको साथमा देवदत्त ऋषि सबै आउँदै हुनुहुन्छ। अगाडिका भक्तहरू बस्दिनु होला, सबैलाई स्वागत गर्दै गर्दै त्यो शिवजीको त्यस्तो चाला देखेको थियौँ सबै भक्तहरू भन्दै शिवजी त्यसरी हिँड्नुभयो। हे 33 कोटी कटावा, 33 कोटी कन्याका बाद दक्ष प्रजापति सबै कन्या दिए, बाँकी रहन् सती, बाँकी रहन् सती। सतीदेवी माग्र भने गाका शिव भोला बाँकी रहन् ती सुन्दरी, ती सुन्दरी मलाई दिनुहोला भनेर विवाह गरेको त्यस्तो। अब यहाँ घटना घटेको छ कस्तो, अब तिनी सतीले ती सतीले अब प्राण त्याग गर्ने बेलामा अगाडि लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा, लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा। आज स्नान गर्नुभएको छ, मकर स्नान गर्नुभएको छ। अब अघि सूर्यनारायण उदाउनु भएको थिएन, अहिले सूर्यनारायण पनि उदाउनु भयो। शरीर तातिया छैन भने अझै ल स्नान गरेका जतिले हात छडाउनुहोस् भन्न हुँदैन, आज सबैले स्नान गर्नुभएको छ, कोही बाँकी नै रहनु भएको छैन। अब तपाईँको हाम्रो माथि दामोदर कुण्डदेखि का जडीबुटीहरू सबै बगाएर लिएर आउनुभएको छ, जडीबुटीको रस बगाएर लिएर आउनुभएको छ कालीगङ्गाले, कालीगण्डकीले। त्यो रसले स्नान हो, कालीगण्डकीको स्नान मात्रै होइन, जलको स्नान मात्रै होइन, त्यो रसले स्नान गर्नुभएको छ। छालाका कुनै रोगहरू यहाँहरूलाई लाग्दैन, कालीगण्डकीको स्नान छालाका रोगहरू कुनै किसिमको लाग्दैन। यहाँहरूको शरीर सधैँ तेजिलो, छाला सुन्दर देखिन्छ कालीगण्डकीको स्नानबाट। आध्यात्मिक लाभ, शरीरको मैलो पखालिन्छ, अब मनको शरीर चङ्गा हुन्छ, मन हलुङ्गो हुन्छ, स्नानको फाइदा ल हेर्नुहोस् है। अब त्यसरी दक्ष प्रजापति विदा भएर जानुभयो, सतीदेवीको प्राण अन्त भयो, त्यहीँ झल्नुभयो सतीदेवी। ल सतीदेवी त्यसरी अब मृत शरीर भयो, त्यो मरेको शरीर हो, ऊ त आगोमा जलेको शरीर। भगवान् शिव फेरि वीरभद्रको रूप धारण गरेर, वीरभद्रको रूप धारण गरेर सतीदेवीलाई बोक्न आउनुभयो है। भागसम्म आइपुग्नुभयो शिव, वीरभद्रको रूप धारण गरेर अब सतीदेवीलाई काँडामा हालेर पौला जस्तो यता र उता नमस्कार। आमा नमस्कार है यस ऋणीको माघे सङ्क्रान्ति मेलाको यस पूजा मण्डपबाट अब म बाहिर निस्किँदैछु र अब म स्नान स्थल नदी किनारतर्फ म श्रोताको ध्यान आकर्षित गर्न गइरहेको छु। हजुरको शुभ नाम अनि ठेगाना? प्रेमप्रसाद शर्मा, कुजुङखोला। कुजुङखोला भने कुन जिल्ला पर्छ? पाल्पा। पाल्पा जिल्ला। तपाईँ 60 वर्षको हुनुभयो होइन, के जनविश्वास रहेको छ यो आज स्नान गरेपछि? अघि परम्परादेखि चलिआएको चाहिँ काली गङ्गाजी चाहिँ माघ महिनाको चाहिँ पहिलो दिन नुहाएपछि चाहिँ धर्म हुन्छ भन्ने एउटा चाहिँ परम्परा चलिआएको भावना यसलाई मान्दै आइएको छ। त्यसैलाई मान्दै आइएको छ। कति बजी आइपुग्नु भएको तपाईँ यहाँ? 10:15। पाल्पा गुल्मी बागलुङसम्मका अनि स्याङ्जासम्मको यो सङ्गम स्थलमा एउटा जुट्नु पनि एउटा सौभाग्य हो। हो हो हो। हस्, धन्यवाद। श्रोता, रेडीको माघे सङ्क्रान्ति मेलामा यी धार्मिक प्रवचनका अलावा धेरै युवा युवती रेडीमा आयोजित राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रममा झुमेका देखिन्थे। तर ओजेलका खबरको नजर मौलिक गीत भाकातिर पर्यो र रुकुम जिल्लाका चेलीहरूसँग आग्रह गरेर केही वर्ष अघिसम्म त्यस रेडी मेलामा हुने रोदी जगाउने प्रयास गरेका थियौँ। सुनौ त्यसको थोरै झलक। म यति बेला रुकुम जिल्लाबाट आउनुभएका चेलीहरूसँगै छु र यो रेडी बचारको सङ्क्रान्ति मेलामा यहाँहरू डेक्सीमा मासु पकाइरहनु भएको छ र कसौडीमा भात पकाएर पस्किँदै हुनुहुन्छ र यहाँ यी चेलीहरू आफ्नो गाउँको गीत भाका सुनाउन चाहँदै हुनुहुन्छ। हजुरको शुभ नाम चाहिँ के भयो? सीताजी हो? सीताजी, तपाईँलाई स्वागत छ। सीतापुनजी, तपाईँहरूको यो रुकुमको गीत भाकाहरू सुनाइदिनुहोस् न तपाईँ दुइटी मिलेर, साथीहरू मिलेर, प्लिज। आएको बेलामा रमाइलो मेला त हो, मेरो घर गुल्मी हो, सुरु गरौँ यो मेला हो, रमाइलो दिन पनि छ। निकै मिठो भाका रहेछ रुकुमतिर। अझै रुकुमको पुरानो भाका के होला? सुन्तला पानी। ल ल, सुन्तला पानी सुन्तला पानी अरू सुनाइदिनुहोस् रुकुमका भाकाहरू गुलमेलीहरूलाई। सँगै बैमानीको सँग अनि तपाईँ चिता पुन्जी तपाईँको विवाह भयो? हजुर भयो। कति छन् छोरा छोरी? जन्माउने क्रममा हो? विवाह नै भएको छैन। कन्याकुमारी हो, कन्याश्री। अनि कति पढ्नु भएको छ? पढ्दै हुनुहुन्छ? कुन गाविस हो तपाईँ? काक्री गाविस। कति वर्ष कि हुनुभयो? 21-22। लभ गर्नुभयो होला के रे? होइन, हजुर लभ गर्नु भएको छ। हजुर, त्यही पानीको कल धारामा तपाईँको मायालुलाई सम्झेर एउटा गीत गाइदिनुहोस् न है। हे फुल तिमी सिरैमा लान्छौ कि सिरैमा लान्छौ कि मलाई छाडी अरूलाई रोसन कि बिनीको कलर बैमानीको सँग तैन गर के लाग्छ तपाईँको प्रेमी कहाँ हुनुहुन्छ? यहीँ हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ? विदेशमा हुनुहुन्छ। विदेशमा भएको प्रेमीलाई सम्झेर फेरि एउटा गाइदिनुहोस् न। हे चिनो रुमाल दिएको थियो बिदामा, दिएको थियो बिदामा, बाँच्नै गाह्रो बिछोडको बिदामा बानीको कल बैमानीको सँग तै नगर बिगर बडा मिठो छ। यी माघे सङ्क्रान्ति मेलामा यो राडीपाखी बेच्न आएका रुकुमका चेलीहरू एकातिर मासु भात पकाएर खाँदैछन् चौरमा भने अर्कोतिर गीत पनि रङ्गाइरहेका छन्। यहाँनिर बहिनी हुनुहुन्छ एकजना सीतापुन, जो हेर्दा जापानिज जस्तो देखिनुहुन्छ, मङ्गोलियन फेसको सुनको सिक्री लगाउनु भएको छ, कानमा नत्था छ, अनि के भन्छ यसलाई यो कानमा भएका लस्करी सिलमुन्द्रा भन्ने गर्छ हाम्रो गुल्मीतिर, र सेतो टी सर्टमा लुङ्गी लगाएर सजिनु भएको छ, एकदमै जापानिज केटी जस्तो देखिनुहुन्छ, निकै राम्री हुनुहुन्छ। कतिको आँखा लगाउँछन्? मेला भर्न आएको भरिले लगाउँछन्। अनि तपाईँले जुन विदेशमा रहेका प्रेमी वा आफ्नो जोडीलाई सम्झेर बडा मिठो गीत गाउनु भयो, अब अन्तिममा एउटा गीत रन्काइदिनुहोस् र यहाँबाट बिदा हुँदा। बिदाको बेलामा चिठी पत्र लेखेर नाउँमा लेखेर नाउँमा छोडी गयो मरुभूमि ठाउँमा पानीको कलधर बैमानीको सँग तै नगर बिगर धन्यवाद। यहाँनिर यो माघे सङ्क्रान्ति मेलामा अहिलेको जमानामा यहाँ राष्ट्रिय कलाकारहरू ल्याएर नचाउने गाउने गरिएको छ। वास्तवमा यसै रिडीको माघे सङ्क्रान्ति मेलामा पाल्पा बागलुङसम्मका र गुल्मीका युवा युवती अथवा त्यति बेलाको जमानामा तरुणी तन्नेरीहरूले यस्तो राम्रो मिठा मिठा भाकाहरूमा आफ्नै मौलिक भाकाहरू गाउने गर्दथे र त्यो एउटा आफ्नो मौलिक संस्कृतिको जगेर्ना भइरहेको थियो र त्यति बेलाको माहौल साँच्चीकै न्यानोपन थियो। तर अहिले कता कता रेडिमेड गीतहरूमा डेक क्यासेटहरू खन्काएर बेग्लै खालको एउटा रमाइलो गरिएको छ। वास्तवमा ती रोदीहरू गाउँबाट सेलाउन थाले डम्फु मादलहरू अहिले थन्काउने अवस्थामा छन् र यस्ता चेलीहरूका यिनका आफ्नै भाकाहरू भने लोप हुँदै गएका छन्। यही चिन्तन सम्बन्धित सरोकारवालाले ध्यान दिउन् भन्नका लागि आज हामी यी रुकुमेली दिदी बहिनीहरूको एउटा थोरै गीत भाकाहरू लिएका हौँ। यतिन्जेल दिदी बहिनीले साथ दिनुभएकोमा यहाँहरूलाई धन्यवाद छ। गुल्मेलीहरूलाई के भन्न चाहनुहुन्छ यति बेला? गुल्मीको भाकाकै थाहा छ तपाईँलाई? नयाँ भाका थाहा छ? ल, पुरानो थाहा छ गुल्मीतिरको? ल, एउटा रङ्काइदिनुहोस् र बिदा हुँला। गुल्मी तम्गासा कुनैको पिरले भयो भाषा को बिराले भयो वन भाषा। धन्यवाद तमगासलाई पनि सम्झिनु भयो। रुकमेली चेलीको आवाज हामीले ओचेलका खबरमा लिन पाउँदा खुसी लागेको छ। सुन्नुहुन्छ नि तपाईँले ओचेल खबर? हजुर सुन्नुहुन्छ, रुकुमतिर धेरैले सुन्छन्। हजुर हस् धन्यवाद है। ल तपाईँहरूको लाइफ राम्रो होस्, तपाईँको प्रेमिकासँग मिलन होस्, मिठो रहोस्, एकदम सयौँ वर्ष जोडी बनेर बाँच्नु होला है त। हस् धन्यवाद।